नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली राजु पनि तपाईँसँग एकैछिन भए पनि रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। मिठा मिठा लुकधुरी भाकाहरू तपाईँको लागि राख्छौँ र तपाईँ यो समयमा हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर दिदी नमस्ते। नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ। अनि खाना खानु भयो कि खानु भएको छैन? मेरो त भएको छैन। अनि आज हाम्रो सरिताजीले दिनभरि के गर्नुभयो? त्यतिकै बस्नुभयो। हजुर ल ठिक छ, यस पछाडि हामी एउटा निकै मिठो भएको तपाईँहरूको लागि राख्छौँ तपाईँको लागि होइन। सर्वप्रथम हजुरको लागि धन्यवाद, त्यसपछि प्राविधिक दादाको लागि अनि मेरो घर परिवारको लागि साथीहरूको लागि र मलाई सरिता लामा भनेर जसले चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि। हुन्छ सरिता, अहिले भने छुटौ। नमस्कार, नमस्ते। सरिताजी आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला, तपाईँ आउने बाटो पनि हामीले खुला गरिराखेका छौँ। 0656 63 332 यो बाटो हो, तपाईँ आउनुहोला र मिठा मिठा लोकधोरी भाकाहरूको साथमा तपाईँले आफ्नो आफन्तहरूलाई सम्झिन पाउनुहुनेछ यो समयमा रहेर। र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले निकै नै मन पराउनु भएको छ, निकै नै माया गर्नुभएको छ, यस्तै गरी सधैँभरि हामीलाई माया गरिराख्नुहोला यो आग्रह तपाईँलाई छ। र यति बेला फेरि पनि अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? बिर्स्या छैन हाम्रो सरुजी। हजुर, के छ त खबर? के छ अनि हजुरको? मेरो पनि ठिक छ। के गर्नुभयो आज दिनभरि सरुजीले? आज दिनभरि लुगा धोइदाई। लुगा धुनु भयो? हजुर। भने पछाडि कति कपडा धुनु भयो त दिनभरि गरेर? है ए दिनभरि एक हप्ताको कपडा धुवा नि त आज। ल ठिक छ, भने पछाडि अब फेरि एक हप्ता पछि धुनुहुन्छ? अनि अनि घमण्डलाई, रेसलाई, कुमारलाई, विजयलाई, कल्पनालाई, कमलालाई, विजयलाई, अनि सानो छोरालाई, हजुर, अनि मेरो श्रीमानलाई, अनि अर्पण भोलि युनिटलाई, मलाई चिनी नचिनी सम्पूर्णको लागि। हुन्छ सरजी, छिटो नमस्कार। नमस्कार, सरु आउनु भएको थियो पदमपुरबाट र अर्पण शुभ साँझको व्यवसाय हो 0656 63 332 बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला एउटा भाका तपाईँको लागि राख्छु, तपाईँलाई निकै नै मन परेको भाका, नेपाली लोकगीत सङ्गीतको बजारमा पनि चर्चा बढिरहेको भाका अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि। सम्म बसाउँ म कोरे तिमी कि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि आजसम्म पर्खिँदैनौ अब त भेटै हुन्न कहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि आजसम्म पर्खिँदैनौ अब त भेटै हुन्न कहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0056563332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कुराकदेखि कुमार लामा अनि के छ कुमारजीको हाल खबर हाम्रो पनि एकदम ठिकठाक छ अनि खानपिन भयो कि भएको छैन ल ठिक छ बिस्तारै बिस्तारै खानुहोस् है अनि अब बज्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ धन्यवाद कुमार आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण शुभ साँझको व्यवसायी हो तपाईँको दिनभरिको थकालाई एक किसिम भए पनि तपाईँबाट खोस्नको लागि तपाईँबाट टाढा राख्नको लागि हामी उपस्थित हुने गर्छौँ हुन त यो समयमा तपाईँ खाना खाँदै हुनुहुन्छ होला कतिजना साथीहरू भने कतिजना साथीहरू खाना खाएर बस्नु भएको छ अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ होला र तपाईँमध्ये कति कसैलाई पर्खेर बस्नु भएको छ होला खाना खाने तर्खर गर्ने तयारीमा हुनुहुन्छ होला जे होस् तपाईँ जस्तो अवस्थामा जहाँ रहनु भएको छ त्यहाँबाट हामीलाई सुनिराख्नु भएको छ साथ दिनुभएको छ यो विश्वास चाहिँ हामीले लिएका छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अनि कतिको सुन्नुहुन्छ बसिरहेको बेलामा रेडियो अर्पण धेरै सुन्नुहुन्छ फोन चाहिँ गर्न मन लाग्दैन फोनै लाग्दैन है ल ठिक छ फेरि अब चाहिँ लाग्छ होला लगातार जे होस् प्रयास गरेर चाहिँ नछोड्नु होला है अनि अब बज्ने भाका मार्फत चाहिँ कसको साथ सम्झिनुहुन्छ तपाईँ धन्यवाद मेरो साथीहरू हुन्छ छुटौ है. नमस्कार. कृष्णजी आउनु भएको थियो कुराकबाट र अर्पण शुभ साँझको व्यवसायी हो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0055 63 332 को बाटो तपाईँको लागि खुल्लै छ. यति बेला फेरि पनि तपाईँको लागि एउटा भाका राख्छु, तपाईँलाई निकै नै मनपर्छ, तपाईँको मनलाई छोएको भाका यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि. यति माया लाग्छ नि खै किन, उनी बिना म जिउनै सक्दिन. हामी दुईको प्रेम कथा छ, हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आधा छ. यति माया लाग्छ किन, उनी बिना म जिउनै सक्दिन. हामी दुईको प्रेम कथा छ, हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आँखा छ. हाम्रो सानो सानो खुसीको संसारमा मेरो माया आँखा छ. देउता पुछ उनकै साथ सानो सानो खुसीको संसारमा उनको मेरो माया थाहा छ. निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ. अर्पण शुभ साँझको व्यवसायी सुनिराख्नु भएको छ. तपाईँको दिनभरिको थकालाई मेटाउने प्रयास हामीले गरिराखेका छौँ यिनै भाकाहरू तपाईँको माझमा प्रस्तुत गरेर. र यति बेला 0055 63 332 को बाटो हुँदै कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु. हेलो. हजुर नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलन खाना खाएर बस्नु भयो कि बाँकी नै छ खाना? भइसक्यो. अर्पण शुभ साँझ यति बेला सुनिराख्नु भएको छ? कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? हुन्छ अहिले भने छुटौँ है. नमस्कार. मिलन हुनुहुन्थ्यो यति बेला कोराकबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फटाफट फोन गर्नुहोला 0055 63 332 को बाटो तपाईँको लागि भनेर हामीले खुल्ला गरिराखेका छौँ र हरेक दिन आउँछौँ अर्पण शुभ साँझको व्यवसाय लिएर साँझ 7 बजे पछाडि करिब करिब आधा घन्टा तपाईँसँगै रहन्छौँ र नेपाली लोक सङ्गीतको बजारमा चर्चामा रहेका भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ र आजको अर्पण शुभ साँझको व्यवसायमा पनि मैले तपाईँको मनलाई सुने खालका तपाईँले मन पराउनु भएको बजारमा चर्चामा रहेका तिनै भाकाहरूलाई प्रस्तुत गरिराखेको छु र तपाईँ पनि यो समयमा आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ हामीले बजाउने भाका मार्फत घर परिवारलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अङ्किता चालिसे मनहरीदेखि अनि के गर्नुहुन्छ अङ्किताले बसी बसाइ छ त्यसको अलावा केही पनि छैन अनि पढ्नु हुँदो रहेछ यति ठुलो काम गरिराख्नु भएको छ अनि फेरि केही पनि छैन भन्नुहुन्छ त कहाँ पुर्याउनु भयो पढाइलाई चाहिँ ए ल ठिक छ राम्रोसँग तयारी गरेर अनि इक्जाम दिनुहोस् पक्कै पनि गरिहाल्छ नि है ल ठिक छ अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ धन्यवाद हुन्छ अहिले भने छुट है नमस्कार अङ्किता आउनु भएको थियो यति बेला मनहरीबाट र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा आइसकेका छौँ एउटा भाका तपाईँको लागि छोड्दै आजको व्यवसायबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनबाट पनि तपाईँले साथ दिनुभयो www.radioarpan.com.np लगइन गरेर तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्म जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो आउने प्रयास गर्नुभयो तपाईँप्रति पनि निकै नै आभारी छु आज कार्यक्रममा आउनु भएको थियो कुराकबाट सरिता पदमपुरबाट सरु कुराकबाट हुनुहुन्थ्यो कुमार त्यसै गरी कुराकबाट आउनु भएको थियो कृष्ण कुराकबाट हुनुहुन्थ्यो मिलन र अन्तमा मनहरीबाट अङ्किता आउनु भएको थियो तपाईँ सबैजनालाई पुनः एकपटक धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या एकअर्काको मायामा बस्ने सानो सुन्दर तिमीहरूमा बस्ने एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर फिरतीको सानो कसैको कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो आशाको जगालेर पिरतीको छानो सानो सानो गाउँ घर समाज को दर्पण।